पहाड। कृषिमा अत्यन्तै रुचि राख्ने डाँडा घरे ठुला बा होइन या जेठे बाबु, यो धानको बाला काट्ने किरोलाई कसरी डाँडा कटाउने होला? कृषिको समस्यालाई झिझो नमानिकन समाधानको उपाय दिन्छन् जेटिए बाबु। हेर्नुहोस् डाँडा गरे ठुलो बा, धानको बाला काट्ने लाभ्रे किरा हो, यसलाई विभिन्न उपाय अपनाएर रोकथाम गर्न सकिन्छ। भला कुसारी डाँडा गरे ठुला बा र जेटिए बाबुको कृषि चौतारीमा रेडियो अर्पण 104.5 मेगाहर्जमा प्रत्येक आइतबार अपरान्ह 4 बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला कार्यक्रम कृषि चौतारी। तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम कृषि चौतारी। नमस्कार, कृषि चौतारी कार्यक्रममा तपाईलाई स्वागत छ। यो कार्यक्रम रेडियो अर्पण 104.5 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रममा कृषिमा देखा परेको समस्या र त्यसको समाधानको विषयमा छलफल हुनेछ। कार्यक्रम कृषि चौतारी रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै इन्टरनेट वेबसाइट www.radioarpan.com.np बाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रत्येक आइतबार अपराह्न 4 बजेको अर्पण खबर पछि करिब करिब 5 बजेसम्म प्रसारण हुन्छ। कृषिमा असाध्यै रुचि राख्ने डाँडा घरे ठुला बा र कृषि समस्या झर्को नमानी समाधान गर्ने जेटिए बाबु अहिले पिपल चौतारीमा हुनुहुन्छ। हामी पनि लागौं त्यतातिर के गन्थन मन्थन हुँदैछ सुन्नतर्फ। नमस्कार नमस्कार नमस्कार नमस्कार, सन्चै हुनुहुन्छ ठुलो बा? अब आजका दिनसम्म भन्नु पर्दाखेरि अब हाल खबर चाहिँ ठिकै ठिकै भयो अवस्था, तर यो खोकी लागिरहेछ है जेटे बाबु। लौ न, के भयो भीर त्यस्तो ठुलो बालाई? खोइ अब मान्छेलाई नि खोकी, उता मकै बाली हेर्नु त मकै बालीलाई नि खोकी लाग जस्तो, पानी नपारे ऊ हलक्क बन्न पर्ने मकै। त्यही त त्यही त, समयमै पानी पर्न सकिराखेको अवस्था छैन है ठुलो बा। अब यो गर्मी मेला बेला पनि छ, हेर्नुहोस् टाढाबाट हिँडेर कति गर्मी बढेको भने आज हो। अब त हप हप हप हप हप हप हप होला जस्तो छ है जेटे बाबु। एकदमै एकदमै एकदमै गर्मी बढिराखेको छ, हेर्नुहोस् त पसिनै पसिना भएर चाहिँ तपाईँलाई भेट्न आइराखेको छु है। अनि गाउँघरतिरको नयाँ नौलो खबर सुनाउनुहोस्, के छ खबर? के हुन्थ्यो हेर्नुहोस् जेटे बाबु, उस्तै छ, कृषिका कुरा उही छन्। अब धेरै ठाउँमा चैते धान, त्यसमाथि बाँकी ठाउँमा मकै, यस्तै यस्तै खेती चलिरहेछ। अब हामी तरकारी खेतीहरू पनि त्यस्तै छन् होइन? त्यही त त्यही त, हामी खेती किसान गर्ने मान्छे भएपछि त्यो त गर्नु नै पर्छ नि होइन ठुल्बा? एकदम है एकदम जेटे बाबु। आज चाहिँ म तपाईँलाई, तपाईँले अघि नै सुरुवातमा नै कुरा कोट्याइहाल्नु भयो होइन, नाम लिइहाल्नु भयो, मकैको बारेमा केही कुरा गरौँ कि भनेर आज जोडका तोडले चाहिँ तपाईँसँग भेट्न आएको हो नि त फेरि आज। एकदम ठिक गर्नुभयो, एकदम ठिक गर्नुभयो। अब यो मकै बाली कस्तो छ के छ भन्ने कुरा अब अघि नै मैले सुनिसकेँ, हेर्नुहोस् है, खडेरी चल्ला जस्तो छ यो मकै पनि, पानी नपरेर सुक्ला जस्तो भइराखेको अवस्था रहेछ यो समयमा, होइन। यो मकै बालीमा चाहिँ के कुराहरूमा चाहिँ अवसर पर्छ, के कुराले गर्दा कस्ता कस्ता किराहरू पर्छन्, र यो मकै बालीलाई चाहिँ अझै उन्नत जातको बनाउने निम्ति हामीले के गर्नुपर्छ भन्ने कुराहरू आज तपाईँलाई म सिकाउँछु है त ठुल्बा। ओ ल, एकदम राम्रो कुरा गर्नुभयो जेठी बाबु। यो मकै भने चाहिँ नेपालको धानपछिको दोस्रो प्रमुख खाद्यान्न बाली मकै हो नि, होइन र ठुल्बा? एकदम एकदम हो है। यो नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराईदेखि माथिल्लो पहाडी हिमाली भागको मुनिसम्म उत्पादन हुने गर्दछ नि यो मकै बाली चाहिँ, होइन ठुल्बा? हो, एकदम सही है। यसको भौगोलिक ठाउँको उचाइ अनुसार बाली लगाउने समय र बाली पाक्ने समय पनि फरक फरक हुन्छ। तराईमा मकैको बिउ छरेको 2 महिना 60 दिन भित्रमा, पहाडी भेगमा 4 महिनादेखि 6 महिनासम्म र माथिल्लो पहाडी भेगमा मकै पाक्नको लागि 8 महिनासम्म समय लाग्दो रहेछ है ठुल्बा। नेपालमा 2069-70 को सर्वेक्षण अनुसार 2068-69 चाहिँ कति हेक्टर क्षेत्रफलमा चाहिँ मकैको खेती गरिएको र उक्त अवधिमा चाहिँ धेरै आमदामी भएको चाहिँ हामीले पायौँ है ठुल्बा। मकैको मुख्य गरेर पाइने तत्त्वहरूमा चाहिँ कार्बोहाइड्रेट, प्रोटिन तथा अन्य केही खनिजको तत्त्वहरू पनि पाइँदो रहेछ है ठुल्बा, जसले गर्दा मानिसलाई बाँच्नको लागि आवश्यक तत्त्व दिएर ऊर्जा प्रदान गर्दो रहेछन्। यो मकै खाने तरिका पनि तपाईँले बताउँछु, त्यसपछि म तपाईँले यो रोगहरूको बारेमा सिकाउँछु है त। मकै यस कारण पनि सर्वगुण सम्पन्न छ कि ठुलोबा, हेर्नुहोस्, अन्य खाद्यान्नको तुलनामा मकै धेरै किसिमले खान सकिन्छ। हरियो अवस्थामा मकैलाई आगोमा पोलेर खान्छ कि खाँदैन ठुलोबा? त्यही त त्यही त, आजभोलि त सहरतिर पनि अब मकै पोलेर बेच्छन् होइन, उसिनेर पनि खान सकिन्छ है ठुलोबा यसलाई, भुटेर खान सकियो एकदम एकदमै, साथै कलिलो हरियो मकैलाई छोडाएर होइन गेडा पिसेर रोटी बनाएर पनि खान सकिन्छ हेर्नुहोस् ठुलोबा। एकदम सही कुरो है। यो अलि झन्झटिलो भए पनि यो एकदमै स्वादिलो हुन्छ है फेरि ठुलोबा, हेर्नुहोस् बुझ्नुहोस्। फेरि मकै सुकिसकेपछि भुटेर चामल बनाई भात पकाएर मकैको पिठो बनाएर त्यसलाई खोले पकाएर खान पनि सकिन्छ हेर्नुहोस्। सकिन्छ। अब यो चामल छैन भनेर चाहिँ ढुक्क भएर बसिरहनु पनि पर्छ है, अब हामी मकै छ भने चाहिँ चामल किनिरहनु पर्ने पनि छैन जलो पकाउनको लागि होइन, खोले बनाउनलाई। एकदम एकदम है। पहाडी जिल्लाहरूमा मकैलाई कुहाएर जाँडको रूपमा पनि प्रयोग गरिन्छ हेर्नुहोस् ठुल्बा। जाँड भन्ने त अब गाउँतिर अब है सबै चलेकै कुरा हो, यो जाँड खाएर चाहिँ अगाडि बढेको कुरा पनि थाहा छ तपाईँलाई, अब यो हाम्रो गाउँघरतिर पनि जाँडक छैन होइन ठुल्बा, कि कसो एकदमै नखाएको चाहिँ एकदमै राम्रो हो, एकदमै एकदमै। साथै अहिले मकैलाई चाहिँ आधुनिक प्रविधिको प्रयोग गरिन्छ है ठुल्बा, आधुनिकमा चाहिँ होइन, यसका साथै अहिले मकैलाई आधुनिक प्रविधिको प्रयोग गरेर खाजा तथा नस्तको लागि कर्न फ्लेक्स भन्ने चाहिँ होइन तथा पपकर्न भन्छ कि इङ्ग्लिसमा राख्छन् कि, यो नामै पपकर्न भन् भनेर राखिएको छ, बनाएर चाहिँ खाने प्रचलनमा बढेको। यो पपकर्न भने चाहिँ मकैको फुल रहेछ कि ठुल्बा, वास्तवमा भन्यो भने मुरली मकैको चाहिँ नि बनाउँछन् नि होइन, एकदम एकदमै। अब त्यसलाई भुटेर चाहिँ हामीले मकैको फुल उठ्छ होइन, त्यो फुल खानालाई चाहिँ हामीले प्रयोग गर्छौँ, त्यसैले चाहिँ इङ्ग्लिस नाम राखेको रहेछ पपकर्न भनेर चाहिँ कि ठुल्बा। यो मकै खाँदा हुने फाइदाहरू पनि तपाईँलाई म बताउँछु है त। मकै शरीर शारीरिक श्रम गर्ने मानिसको लागि एकदमै दरिलो तथा अडिलो खाद्यान्न मानिन्छ नि हेर्नुहोस् ठुल्बा है, यसै कारण शारीरिक श्रम गर्ने मानिसहरूले यसलाई विशेष मन पराउँछन्। अहिले आएर डायबिटिज, मधुमेह कि ठुल्बा, यो डायबिटिज भनेको चाहिँ मधुमेहको रोगहरूलाई रोगीहरूलाई दिन प्रतिदिन बढ्दै गएको कारणले गर्दा मकैमा कार्बोहाइड्रेट बढी भए तापनि चिनीको मात्रा कम हुनाले यो खाँदैन मधुमेह रोगीका लागि निकै उपयोगी मानिन्छ है ठुल्बा, बुझ्नु है, यसको प्रयोग दिन प्रतिदिन बढ्दै गइराखेको छ है ठुल्बा। यो सुगरको रोगीहरू भन्छ नि ठुल्बा, यो सुगरको रोगीहरूलाई पनि एकदमै मकैले चाहिँ राम्रो गर्छ है, मकैको खानेकुराहरू खानु खानाले यो मकैको चाहिँ होइन यो च्याख्ला भन्ने हुन्छ नि ठुल्बा, हुन्छ नि यो कति खाइयो हामी आफैले, त्यही त त्यही त अब यो हामीले जाँतोमा पिँदाखेरि च्याख्ला निस्किन्छ पिठो एकतिर, अनि त्यसपछि च्याख्ला एकतिर बनाएर चाहिँ हामीले च्याख्लालाई चाहिँ खाना बनाएर खान सकिन्छ है ठुल्बा है, सकिन्छ सकिन्छ। मकैको बोट तथा खेरा जाने वस्तुहरू पनि तपाईँलाई म यहाँनिर बताउँछु है त, मकै खाद्यान्नको रूपमा प्रयोग हुन्छ त्योदेखि बाहेक पनि यसको उपयोगिता निम्न कुराहरूमा चाहिँ म तपाईँलाई बताउँछु है, मकैको बोटको माथिल्लो भाग हरियोमा गाई भैँसीको लागि घाँसको रूपमा प्रयोग गरिन्छ, हेर्नुहोस् लुबा यो त तपाईँलाई थाहै नै छ होइन, एकदम एकदम। सुकिसकेपछि चैत वैशाखमा समेत यो गाईलाई होइन भैँसीलाई घाँसको रूपमा प्रयोग गर्न सकिन्छ, मकैको ढोँडको चाहिँ होइन ठुल्बा यो ढोँडको तल्लो भागलाई काटेर बारीमै छोडेको खण्डमा कुहिएर यो आफैमा मलमा परिणत हुन्छ, मकैको दाना छोडाइसकेपछि मकैको खोयालाई खाना पकाउने इन्धनको रूपमा पनि प्रयोग गर्न सकिन्छ, सही कुरो है सही कुरो के कसो ठुल्बा एकदम मनासिब कुरो छ है जत्ते बाबु अहिलेसम्म। अब यो मकैको भुत्ला अथवा खोस्रा भन्ने पनि छ कि फेरि ठुल्बा, यो छ छ छ, यसको प्रयोग कसरी गर्ने भन्ने कुरा पनि तपाईँले म सिकाउँछु है त, मकैको भुत्ला वा खोस्रालाई किसानहरूले अहिलेसम्म 2-3 किसिमले प्रयोग गर्दै आइराखेका छन्, गाई भैँसीलाई चैत र वैशाखमा घाँसको रूपमा प्रयोग गर्छन् हेर्नुहोस् लुबा होइन, त्यसै गरी परम्परागत पिर्का वा चकटी कि यो चकटी बस्नको रूपमा पनि हामीले प्रयोग बनाएर बस्नलाई, काटेर गाई भैँसीलाई खोलेको प्रयोग गर्न पनि सकिन्छ है फेरि ठुल्बा यो यसलाई चाहिँ है बुझ्नु होला, तर यसरी प्रयोग गर्न सकेको खण्डमा राम्रा राम्रा पिर्का चकटीको रूपमा प्रयोग गर्न सकिन्छ, यसरी प्रयोग गर्न सकेको खण्डमा आय आर्जनमा वृद्धि हुने, रोजगारीको क्षमता वृद्धि हुन सक्छ, मकैको भुत्ला वा खोस्टामध्ये सफा सेतो रूपमा रहेकोलाई छुट्याएर त्यसलाई कलात्मक पिर्का वा चकटी बनाउन सकेको खण्डमा देशभित्र तथा विदेशमा निर्यातको समेत सम्भावना प्रशस्त छ है ठुल्बा बुझ्नु होला। तर अहिले किसानहरूले यस्तो मूल्यवान मकैको भुत्ला वा खोस्राको मूल्य पहिचान गर्न नसकेर यसैमा फ्याँकिराखेको छ है, किसानहरूलाई यसको उपयोगिता र उपदेश यसको आवश्यकता होइन यसको महत्त्वको विषयमा बुझाउन सकेको खण्डमा यो एउटा वैकल्पिक अन्य आर्जन आय आर्जनको रूपमा पनि हामीले लिन सकिन्छ है ठुल्बा, एकदमै एकदमै। यसको कलात्मक पिर्का चकटी बनाउने सिप ज्ञान गाउँ गाउँमा दिन सकेको खण्डमा फुर्सदको समयमा घरेलु महिलाहरूले महिलाहरूको लागि थप आय आर्जन गर्ने माध्यम बन्न सक्ने कुरा दुई मत हुन सक्दैन है ठुल्बा है, एकदम हो एकदम हो। हामी खेर गइराखेको मकैको भुत्ला वा खोस्टाको गुण महत्त्व थाहा नपाई मिल्काइराखेको मकैको भुत्ला वा खोस्टालाई यसै फ्याँक्नुभन्दा यसलाई आयोजनको वैकल्पिक बाटोको रूपमा अगाडि बढाउन सके यसले खेर गइराखेको कच्चा पदार्थको सदुपयोग भई किसानहरूको आय आर्जनमा वृद्धि हुने यसबाट बन्न सक्ने कलात्मक वस्तुहरू देशभित्र तथा बाहिर समेत यस्ता वस्तुहरूको निर्यात गर्न सकिने हुँदा यसले आय आर्जन तथा रोजगारीमा समेत दिन सक्ने भएकोले यसप्रति सजग रहन र मूल्य पहिचानको लागि आग्रह गर्न चाहन्छु है ठुल्बा म चाहिँ किसान दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ है, यसरी आजको सिजन मकै भित्र्याउने हो होइन, अहिलेको यो समयमा मकैलाई काका भर गरेको भुत्लाबाट हामी कला हस्तकलामा उद्यमी प्रयोग उद्योगको कक्षा सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ हेर्नुहोस्, जसलाई धेरै राम्रा राम्रा सामग्रीहरू उत्पादन गर्न सकिन्छ, आजको दिनमा हामीले हस्तकलाको उद्योगको मकैको भुत्लाहरूलाई जम्मा गर्ने क्रममा जारी राख्नुपर्छ है ठुलोबा, गाउँका सबै खेती किसान गर्ने साथीहरूलाई चाहिँ भन्नु होला फेरि किन छोड्थे र अब मकैमा लाग्ने रोगहरूतर्फ लाग्छु है त ठुलोबा म साँच्ची साँच्ची हो त नि, अब यो घामको चर्कोले गर्दा पनि अलिकति भोक लागिरहेछ गर्मी पनि भयो अझै पारेको मै हेर्नुहोस् हजुर अझै भुटेको मकै चर्चा पनि मकैको खाजा पनि मकैको भनेपछि कति मिठो होला है ठुलो मेरो त मुखै रसाइसक्यो भने उसलाई खाना लागौँ है त हाम्रो

हजुर हजुर अब मही अलिक बेसी खाइन्छ क्या हो, यसै त खोकी लागेको मान्छे झन् खोकलाई खोकी लाग्ला जस्तो भयो है मलाई चाहिँ। धेरै चिसो चाहिँ नखानु है ठुलो भाइ, गर्मीको बेलामा फेरि घाँटीमा टन्सिल हुन्छ कि फेरि है। त्यो पनि हो है, त्यो पनि हो कुरो चाहिँ। अब धेरै चिसोहरू खानु हुँदैन यो समयमा, आज पानी तातेर तताएर चाहिँ मन तातो पानी खानु होला मेरो सुझाव तपाईँलाई है। खाजा चाहिँ निकै मिठो बनाइराख्नु भएको रहेछ आज पनि, खुसी लाग्यो है ठुलो भाइ, एकदमै मिठो मुखमै अड्किएको छ यो खाजा चाहिँ, अब कहिले बिर्सिँदैन है मैले आजको खाजा। आजको खाजा चाहिँ बुहारीले बनाएको हुनुपर्छ है। ए पक्कै पनि बुहारीकै जस्तो लाग्यो मलाई पनि लाग्ने चाहिँ है। यो मकैको कुरा गर्दै थियौँ हामीले ठुलो बाघी होइन, अब अघि मैले तपाईँले मकैको उपयोगिता अनि त्यसबाट पाउने खाद्यान्न वस्तुहरूको बारेमा पनि तपाईँलाई बताएँ, उपयोगिताबारे पनि। अब चाहिँ म यो मकैमा लाग्ने रोगहरू चाहिँ के छ, के किराहरू लाग्छ भन्ने कुराहरू बताउँछु है त। यो पात चपाएर खाने किराहरू हुन्छ कि ठुलो बा, यो हामीले धानमा पनि पढेका थियौँ है, तपाईँलाई मैले बताएका थियौँ धानको बारेमा पनि। धानमा लाग्ने किराहरू जस्तै यो मकैमा पनि लाग्छ, पुतली समूह भन्ने हुन्छ कि सुरुवातमा, यो पुतली समूहले चाहिँ सबै बालीलाई ध्वस्तै पार्दो रहेछ है। एकदमै एकदमै, यो पुतली समूहमा पनि विभिन्न किसिमका किराहरू पर्दछन्, त्यो मध्ये धानका बाला काट्ने किरो भन्ने थियो नि ठुलो, हामीले धानमा पढेका थियौँ नि। हो मकैमा पनि त्यही बाला काट्ने किरा हुन्छ है फेरि है। यसको बारेमा मकैमा को बारेमा पनि म तपाईँलाई छोटो जानकारी दिन्छु, यसले मकैमा पनि आक्रमण गर्दछ। विक्रमसम्म 2030 सालमा नुवाकोट जिल्लामा यस किराले मकै बालीमा ठुलो क्षति पुर्याएको थियो हेर्नु सुलबा है। विक्रमसम्म 2055 सालमा हुम्ला, जुम्ला र अन्य उच्च पहाडी जिल्लाहरूमा यस किराले तहल्का नै मचाएको थियो नि ठुल्बा। अनि चितवन उपत्यकामा हिउँदे मकै बालीमा यो किरो सालिन्द जस्तो देखिन्छ, मकैका बोटमा यसले सम्पूर्ण हरियो भाग खान्छ र पातका मूल नसाहरू चाहिँ मात्र बाँकी रहन्छन्, यसले गर्दा चाहिँ मकैमा चाहिँ एकदमै प्रकोप बढ्छ है, यसले गर्दा चाहिँ आम्दानी घट्न जान्छ है ठुलो, विचार गर्नु होला फेरि। अनि त्यस्तै गरी अर्को हुन्छ फेद काट्ने किराहरू, बोटको फेदैबाट काट्यो एकदमै मकै चाहिँ, पोर मेरो खेतमा आक्रान्त भएको थियो है भनेपछि फेदै काटेर बोट लडाइदिएर हेर्नुहोस् जेठे बाबु मकै त ध्वस्त भयो नि त्यति बेला। अल्लै त्यसको बारेमा पनि सुन्नु है त, कसरी काट्छ त्यो बारेमा पनि म तपाईँलाई जानकारी दिन्छु। मकैमा विभिन्न थरीका फेद काट्ने किराहरू लाग्दछन् हेर्नुहोस् लुबा है, कुनैले बिरुवालाई जमिनको सतहबाटै, कुनैले सतह मुनिबाट र कुनैले सतहको अलिक माथिबाट काट्दछन्। फेरि हेर्नुहोस् कलिलो अवस्थामा यी किराहरूले मकैमा ज्यादा हानि पुर्याउँछन्, मकैका बोट छिपिएपछि यिनले फेद काट्न सक्दैनन्, यिनको जीवनी र रोकथाममा चाहिँ आलुको बारेमा पछि हामी यसको बारेमा अध्ययन गर्छौँ, त्यसको बारेमा तपाईँलाई म बताउँला है त ठुल्बा। त्यसै गरी अर्को हुन्छ पात बेरुवा, सुन्नु भएको छ नाम यो पात बेर्ने, यो पनि थाहा छ है मलाई। पूर्ण विकसित लाभ्रे करिब 25 मिमी लामो र हरियो रङको हुन्छ यो किरो चाहिँ है ठुलो बा। माउपुतले गाढा खैरो रङको हुन्छ, लाभ्रेहरू मकैको पात बेरेर त्यसभित्र बसेर हरियो पदार्थ खान्छन् र कहिलेकाहीँ लाभ्रेहरू मकैको गानु र पातको आधारमा लुक्छन्, यिनले खाएको पातमा सेतो धर्सार देखिन्छ है ठुल्बा बुझ्नु होला। यसले गर्दा चाहिँ यसरी चाहिँ सानो छँदा यिनको प्रकोप भयो भने यिनले हरियो भाग जति खाइदिनाले बिरुवा मर्दछन्। यो किरो जुनेलो र बजारमा चाहिँ लाग्दछन् है ठुल्बा, यो बजारमा लाग्दछन्, विचार पुर्याउनु पर्नेछ हामीले। अनि त्यसपछि धानको पाते बिरुवा भन्ने किरा पनि पढेका थियौँ हामीले, त्यो पनि मकैमा पनि लाग्दछन्, एकदमै एकदमै। यसले पनि मकै बालीमा आक्रमण गर्छ र यसको विषयमा मैले तपाईँलाई धान बारेको बारेमा पनि बताइसकेको छु है ठुलुबा। अरे यो कुराहरू बताउँदा बताउँदै अब भने हामी छुट्टिनु पर्ने बेला भइसक्यो रहेछ ठुलुबा, हेर्नुहोस् त्यही त त्यही त मैले पनि त्यस्तै सुनिरहेको छु, अब भैँसी दुने बेला पनि हुनलाई तपाईँको, त्यही भएर पनि कानले त्यही सुन्यो है, भन्दा भन्दै भैँसी कराउन सुरु गर्यो। ल ठुलो अब बिस्तारै छुट्नु पर्ला है, अर्को हप्ता फेरि यसै ठाउँमा भेटघाट गरौँला। ल त बिस्तारै लागौँ है ठुलो, म पनि लाग्छु ल ल बिस्तारै जान्छ है।